your favorite songs non-stop. Non-stop music. For more choice, stay tuned to Kantipur FM. Choto byaparik bisram pasi feri pani yahalai swagat cha filmi parade ma Radio Rashtra ko Radio Kantipur 96.1 MHz ani radiokantipur.com sundai hununcha. Nepalai bhari ani sansarai bhari. Aba lagau number 2 tarfa. Number 2 ma agami shukrabar dekhi rajdhani ani desh bhari ka bibhinna cinema ghar haru ma pradarshan hun lai raheko chalachitra Byas number 16 ko sangi bol ko gita aipueko cha. Ek sthan mathi uthaudai jasma Shiva Pariyar ko awaz cha bhane Sugam Pokhrel ko sangeet tapaile pauna saknuhuncha. Naya pustale nirman gareko yo chalachitra bata nepali chalachitra udyog le nikai asha gareko cha. Herau yesko pradarshan kasto huncha tara aaja ko film parade ko number 2 ma bhane chalachitra Byas number 16 ko sangeet तो छुमा छैनन् बाकी कुनै अरु चाहना शून्य शून्य भो मन बिलाइ सके सबै जिउने बहाना घर जले राजा खरानी भो सबै तिम्रो यादमा संगीत जल्दै छु तिम्रो यादमा संगीत संगीत मेट्दै छु भाग्य कति निठुर भएर खुसी लाग्यो मेरा खुसीहरु दुबई जीवन यो आँसुको आहलमा जोडी लाग्यो मेरा विपनाहरु जली रहे छन मन काई मेट्दैछु भाग्य हातमा मेट्दैछु भाग्य हजुर नम्बर टूमा चलचित्र ब्यास नम्बर 16 को शिव परियारको आवाजमा रहेको सङ्गी बोलको गीत थियो। नम्बर 10 देखि नम्बर 2 सम्मका गीत सङ्गीतहरू फिल्मी परेडमा तपाईहरु माझ प्रस्तुत गरिसकेको छु। रिक्यापमा एकचोटि हेरौं, नम्बर 10 देखि नम्बर 2 सम्मका गीत सङ्गीतलाई। नम्बर 10 मा चलचित्र निगरानीको हरपल बोलको गीत थियो भने नम्बर 9 मा चलचित्र कसमको हाँस्न खोज्छु बोलको गीत थियो। नम्बर 8 मा कृतिको फूलको म भुल्दथे बोलको गीत। नम्बर 7 मा अय्या बाबा बोलको गीत थियो चलचित्र प्रहारबाट भने। नम्बर 6 मा चलचित्र श्रीमानबाट छक्क परे म बोलको गीत थियो भने। नम्बर 5 मा दिल मायाबाट छुट्छ कि साथ। नम्बर 4 मा मन मनै मन पराए बोले माया वर्ष बोलको गीत थियो चलचित्र मन मनै मन पराएबाट भने। नम्बर 3 मा रहेको थियो साथी म तिम्रोको साथी म तिम्रो टाइटल ट्र्याक। अनि नम्बर 2 मा रहेको थियो ब्याच नम्बर 16 बाट सङ्गी बोलको गीत। हजुर नम्बर 10 देखि नम्बर 2 सम्मको रिक्याप पनि तपाईलाई सुनाइसकेको छु। अब छुट्टिनु पर्ने बेला भएको छ। छुट्टिने बेलामा नेपाल भरिका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन भइरहेको चलचित्र शासनको गीत यो हप्ता पनि नम्बर 1 मा छाड्छ। सिन्धु मल्ल, नवराज लम्साल अनि सम्जित बास्कोटालाई धेरै धेरै धन्यवाद दिँदै कहिले वारी कहिले पारी बोलको गीत प्रस्तुत गर्दै आजको फिल्मी परेडबाट भूपेन्द्र छुट्टिन्छु। सहकर्मी नवराजलाई धेरै धेरै धन्यवाद छ। नमस्ते, यहाँको बाँकी समय शुभ बितोस्। Admission open. 1-year academic course and preschool teachers training course is coming up at ECEC. Admission open and seats are limited. It's been a success for the last 2 years and it's a joint venture with Kathmandu University and NLA, a Norwegian college. If you're interested in working with young children, this is your opportunity. An extra term at KU will give those with bachelor's a degree in ECD. Contact ECEC at 5548439, 5548439, Panimandal, opposite the basketball court. जिनी भन्न भेटे तिमीलाई मलाई छनि मनुष्य पहिले यो सुन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो महाकवि देवकोटाको भनाई हो सन्देह नै ज्ञानको जननी हो भनेर भगवान बुद्धले भन्नुभएको थियो वाह धन माग्न आएको त ज्ञान पो पाए धन्य भए म एनसेलबाट 9090 डायल गरी अब आफ्नो ज्ञान बढाउनुहोस् साथमा एउटा रजिस्ट्रेसन नम्बर पाउनुहोस् जसले जिताउन सक्छ एउटा गाडी र 10 लाख रुपैयाँ एक एक जनालाई साथै हरेक हप्ता आकर्षक पुरस्कारहरू लकी ड्रको लाइभ प्रत्येक शुक्रबार 7:30 बजे कान्तिपुर टिभीमा हेर्नु होला शर्तहरूको लागि www.ncel.com.np हेर्नुहोस् अनि अधिक जानकारीको लागि 9999 डायल गर्नुहोस् एनसेल नेपालकै लागि टाइम चेक अन 24 FM इट्स 12 नून